13 लाइनों वाला कुरान मजीद सफा नंबर 49 पारा नंबर 2 रुकू नंबर 13 सूरतुल बकरा आयत नंबर 229 229 أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الطلاق مرتان فإمساك بمعروف أو تسريح بإحسان ولا يحل لكم أن تأخذوا مما آتيتموهن شيئا إلا أن يخافا الله يقيم حدود الله فإن خفتم الله يقيم حدود الله فلا جناح عليهما فيما افتدت به تلك حدود الله فلا تعتدوها ومن يتعد حدود الله فأولئك هم الظالمون صدق الله العظيم اعوذ بالله میں پناہ میں آتا ہوں اللہ کی من الشیطان الرجیم نہایت مردود شیطان سے بسم اللہ اللہ کے نام کے ساتھ الرحمن جو بے حد مہربان ہے الرحیم نہایت رحم والا ہے اس سے گزشتہ رکوع میں اللہ تبارک و تعالی نے سب سے پہلے عورت کے ماہانہ ایام کا ذکر فرمایا نکاح اور طلاق دونوں میں ان ایام کو بنیاد کی حیثیت حاصل ہے نکاح میں اس لحاظ سے کہ اس حالت میں میاں بیوی کا تعلق قائم نہیں ہو سکتا اور طلاق میں اس لحاظ سے کہ عدت کا انحصار اس پر ہے تو نکاح اور طلاق کی بنیاد یہ ماہانہ جو ایام ہیں ان کو قرار دیا گیا پھر یہ کہ اللہ تبارک و تعالی نے یہ بات ارشاد فرمائی کہ اس حالت میں مرد کو بیوی کے قریب نہیں آنا چاہیے کب تک دو لفظ استعمال فرمائے یا تہرنا تطاہرنا ایک ہے طہر ایک ہے تطاہر ایک ہے طہر ایک ہے تطاہر طہر ہے اس حالت سے پاک ہونا کہ یہ ایام والی حالت کا ختم ہو جانا اور تطاہر ہے غسل کر کے پاکیزگی حاصل کر لینا طہر حالت کا ختم ہو جانا تطاہر اس کے بعد غسل کر لینا اور ظاہری لحاظ سے بھی مکمل پاکیزگی حاصل کرنا یہ تطاہر ہے تو یہاں اللہ تبارک و تعالی نے یہ حکم فرمایا کہ اس کب قریب جانا ہے جب طہر کی کیفیت ہو یہ حالت ختم ہو جائے اور اس حالت کے ختم ہونے میں بھی پھر فوری طور پہ یہاں آپ دیکھیں کہ فَإِذَا تَطَاهَرْنَا فَا ہے فا وہاں استعمال ہوتا ہے جہاں کام میں تاخیر نہ ہو وقفہ نہ ہو اگر وقفہ ہو تو وہاں ثم استعمال ہوتا ہے تو اس کے اندر یہ اشارہ موجود ہے کہ عورت کو جیسے ہی پاکیزہ ہو ایام ختم ہو جائیں نہانے میں تاخیر نہیں کرنی چاہیے کہ نمازیں ضائع نہ ہوں تو اس کو فوری طور پر جو ہے وہ غسل کرنا چاہیے تو لہذا یہاں فا کا لفظ استعمال فرمایا پھر اس کے بعد یہ بات ارشاد فرمائی کہ جب عورت پاکیزگی کی حالت میں ہو جائے تو فاتوہن من حیث امرکم اللہ تو ان کے قریب آؤ ان کی طرف آؤ کیسے جیسے کہ اللہ نے حکم دیا اللہ نے قرآن مجید میں تو کوئی حکم نہیں دیا تو پھر یہاں اللہ نے یہ بات کیوں فرمائی کہ جیسا کہ اللہ نے حکم دیا تو حکم دو قسم کے ایک حکم ہے حکم فطرت ایک حکم ہے حکم وحی کہ ایک حکم وہ ہے جو اللہ تعالیٰ نے وحی کی صورت میں عطا فرمایا چاہے قرآن مجید کی میں نازل فرمایا ہو یا نبی پاک صلی اللہ علیہ وسلم کی زبان مبارک سے اس کو ادا فرمایا ये है हुक्म वही, एक है हुक्म फितरत। यहाँ हुक्म फितरत मुराद है कि इंसानी फितरत भी है जो हैवान से उसको इम्तियाज देती है। क्या देखें कि हैवान है, कि हैवान भी इस बात का शुऊर रखता है कि उसने किस अंदाज से अपनी मादा के साथ ताल्लुक कायम करना है। और अगर इंसान भी उस अंदाज को छोड़ दे, दूसरा अंदाज इख्तियार करेगा, तो उसकी हैसियत जानवर से भी हैवान से भी गई गुजरी होगी। तो इसलिए हैवान के मुकाबले में इम्तियाज होना चाहिए। देखिए कि अल्लाह तबारक व तआला ने कहीं नहीं फरमाया कि अपने मुंह से खाओ, कहीं नहीं फरमाया। लेकिन आप देखें कि कोई इंसान आपको ऐसा नज़र नहीं आता होगा कि जो दस्तरखान पे बैठा हो या खाना उसके सामने हो, वो लुकमा लाए, उठाए और नाक में डाले, कि मुंह में भी सुराख है, नाक में भी सुराख है, तो नाक में डाल दे। नाक में नहीं डालेगा, क्यों? इसलिए कि फितरत है कि यह खाना जो है वो मुँह में डालना है। तो इसी तरीके से अल्लाह ताला ने इंसान की फितरत बनाई है कि इस अंदाज से ताल्लुक जो है किस अंदाज से कायम करना है। इसलिए यहाँ अल्लाह ने इसको हुक्म के लफ्ज़ से ताबीर फरमाया, इंसान की फितरत में बात डाल दी। और जानवर के मुकाबले में इंसान को इम्तियाज ये हासिल है कि देखिए बंदर ये ऐसा जानवर है जिसके अंदर ये बीमारी, जेंस परस्ती की बीमारी मौजूद है। बाकी जानवर जितने भी हैं आप उनमें भी देखें कि उनके अंदर भी इस बात का शुऊर है कि बाहमी ताल्लुक जो कायम करना है किस अंदाज से करना है। हैवान के मुकाबले में इंसान को जो इम्तियाज हासिल है, वो इम्तियाज ये हासिल है कि एक बात तो ये है कि जो जानवर का ताल्लुक है, जानवर का ताल्लुक नस्ल के लिए है कि आगे नस्ल होना है, नस्ल ने होना है, तो इसलिए जानवर का ताल्लुक है। इंसान का ताल्लुक महज नस्ल के लिए नहीं, इंसान के अंदर पाकीज़गी मुराद है। कि जानवर के लिए इबादत नहीं, मर्द के लिए मियां बीवी का ताल्लुक, इंसान के लिए मियां बीवी का ताल्लुक इबादत है। अगरचे ये अपनी ख्वाहिश का पूरा करना है, लेकिन अल्लाह का अजीब निज़ाम है, उसकी रहमत है कि उसने इसको भी इबादत बना दिया। सिर्फ अंदाज बदलने की ज़रूरत है कि अंदाज हो अल्लाह की तरफ रुजू होना चाहिए, और हुक्म की तामीर हो तो अल्लाह तबारक व तआला इसको भी अजर बना देते हैं। तो ये अल्लाह की कितनी रहमत है। तो इंसान के लिए इम्तियाज ये है कि उसका जो ताल्लुक है वो दायमी ताल्लुक है, और जानवर का ताल्लुक जो है वो आरजी ताल्लुक है। जानवर से मकसूद उसकी नस्ल है, इंसान से मकसूद सिर्फ नस्ल नहीं बल्कि नस्ल की भी पाकीज़गी है कि तायुन होना चाहिए कि ये औलाद किसकी है, और फिर उसके साथ उस औलाद की तरबियत और उसकी ज़िम्मेदारी ये इंसान पर आयद होती है, उसने यूं ही छोड़ देना अपनी औलाद को। देखिए कि हर जानवर की फितरत है, बिल्ली को आपने देखा होगा क्या उसके बच्चे हैं, वो अपने बच्चों को अपने साथ लेकर चलती है, तरबियत करती है और उनकी निगरानी करती है, यहाँ तक कि बिल्ले को भी उसके करीब नहीं आने देती। तो ये फितरत अल्लाह तबारक व तआला ने बनाई है। तो इस लिहाज से यही फितरत इंसान की कि अल्लाह ताला ने बनाई है कि एक तो मकाम का तायुन, और दूसरी बात यह है कि इसका इम्तियाज क्या है, इसका इम्तियाज है दवाम हमेश की, और तीसरी बात इसके अंदर है कि नस्ल का खालिस होना, और चौथी बात इसके अंदर यह है कि अपनी नस्ल की तरबियत करना, उनकी तालीम और तरबियत का एहतमाम करना। फिर यह बात इशाद फरमाई कि अल्लाह तबारक व ताला तवाब और मुतताहिरीन, मुतताहिर और तवाब को पसंद करता है। तवाब कौन है और मुतताहिर कौन है? तवाब वो है कि जो अंदर की नापाकियों से पाक हो जाए। कि तौबा करने से क्या होता है कि अंदर की नापाकी ख़त्म होती है। कुफ्र और शिर्क से तौबा करेगा तो कुफ्र और शिर्क की नजासत ख़त्म होगी, बिदात से तौबा करेगा तो बिदात की नजासत ख़त्म होगी, गुनाहों से तौबा करेगा दिल की गफलत और गुनाहों की कैफियत से तौबा होगी तो उससे पाकीज़गी होगी। तो अल्लाह ताला ने यहाँ दो लफ्ज़ बयान फरमाए, इन्नल्लाह युहिब्बुत तव्वाबीन व युहिब्बुल मुतताहिरीन, के तव्वाबीन से भी अल्लाह मोहब्बत करता है, मुतताहिरीन से भी मोहब्बत करता है। और यहाँ अल्लाह ने तव्वाबीन को पहले बयान फरमाया, मुतताहिरीन को बाद में बयान फरमाया। तव्वाब के बातनी नजासत से रुजू करना, बातनी नजासत को ख़त्म करना, ختم کرنے والا طواب ہے, اور متطاہر وہ ہے جو ظاہری نجاست کو, جسمانی نجاست کو ختم کرے, وہ متطاہر ہے. تو طواب کو اللہ نے کہ باطنی نجاست کو دور کرنا یہ زیادہ ضروری ہے ظاہری نجاست سے دور ہونے کے مقابلے میں, تو اس لیے اللہ تبارک و تعالیٰ نے طواب کا ذکر پہلے فرمایا, متطاہر کا ذکر بعد میں فرمایا. فرمایا کہ جو اپنی باطنی نجاستوں کو دور کرتا ہے اللہ اس سے بھی محبت کرتا ہے, اور جو اللہ کے حکم کے مطابق اپنی ظاہری نجاستوں کو دور کرتا ہے اللہ اس سے بھی محبت کرتا ہے. اس کے بعد اللہ تبارک و تعالیٰ نے یہ بات ارشاد فرمائی کہ تمہاری عورتیں تمہارے لیے کھیتی ہیں, اور اس کے اندر صرف حرص کا لفظ استعمال فرما کے اللہ تبارک و تعالیٰ نے کئی احکامات اس قرآن مجید کی جامعیت کے فصاحت و بلاغت کا اعلیٰ نمونہ ہے کہ ایک لفظ بیان فرماتا ہے اللہ تبارک و تعالیٰ اور اس کے اندر معانی کا سمندر ہے. تو یہاں اللہ نے حرص کا لفظ استعمال فرمایا کھیتی, کہ کھیتی کا لفظ استعمال فرما کے چند باتوں سے متوجہ فرما دیا کہ کھیتی کیا ہے, کہ بیج اس کھیتی میں ڈالا جاتا ہے. کوئی کسان اپنے بیج کو ضائع نہیں کرتا, کھیتی سے باہر نہیں ڈالتا. اس سے یہ بات معلوم ہوئی کہ یہ بیج کو اپنی کھیتی میں ڈالنا ہے, اور اس سے جو غیر فطری کام ہیں اس سے روکنے کا اشارہ, رکنے کا اشارہ اس کے اندر موجود ہے. پھر اس کے بعد جو ہے جب وہ بیج ڈالتا ہے کھیتی کے اندر, اس کھیتی کی پھر نگرانی کرتا ہے, کوئی ایسا کام نہ ہو کہ جس سے فصل میں کمی واقع ہو, اور فصل کی عمدگی کا انتظام کرتا ہے. تو اسی طریقے سے جب بچہ ماں کے رحم میں منتقل ہو جائے تو باپ کی ذمہ داری ہے کہ اس بات کا خیال رکھے کہ بچے کو نقصان بھی نہ پہنچے اور بچے کی ماں کو نقصان بھی نہ پہنچے. اس بات کا اشارہ اس کے اندر موجود ہے. پھر یہ بات بھی ارشاد فرمائی کہ اپنی کھیتی میں جس طرح سے چاہے کوئی آئے, لیکن جس طرح سے آئے, چاہے کہاں آئے گا, آئے گا کھیتی کے اندر, اور پھر اس کے بعد جس وقت چاہے اپنی کھیتی کے اندر آ سکتا ہے. تو یہاں اللہ تبارک و تعالیٰ نے اس بات کی طرف بھی اشارہ فرما دیا کہ آنا ہے کھیتی میں, اور جب ایام کی حالت ہو تو اس وقت کھیتی نہیں رہتی, کہ ایام کی حالت میں بیج نہیں ڈالا جا سکتا, کہ اس سے جو ہے وہ اولاد پیدا نہیں ہوگی. تو یہاں اس حرص کے اندر اس بات کا اشارہ بھی موجود ہے کہ آنا کہاں ہے, کھیتی میں آنا ہے, اور کب آنا ہے, جو وقت کھیتی کے لیے مناسب ہو. تو لہذا ایام کے اندر اجتناب کرنا یہ بھی لازم ہے, اور مخصوص ایک جگہ کے علاوہ دوسرا تعلق قائم کرنا یہ بھی خلاف فطرت ہے. اس حرص کے لفظ کے اندر یہ اشارے جو ہیں موجود ہیں. پھر فرمایا کہ اللہ تبارک و تعالیٰ کی یہ رحمت ہے کہ اللہ نے تمہیں یہ لذت کا سامان دیا ہے لیکن مقصود لذت نہ ہو, اس کو تم اپنے لیے آخرت کا ذریعہ بناؤ. آخرت کا ذریعہ بنانے کے لیے بنیادی طور پر ایک بات تو یہ ہے کہ گناہ سے بچنے کے لیے لذت تو ہے, لیکن اے اللہ میں گناہ سے بچنے کے لیے کام کر رہا ہوں کہ ادھر ادھر منہ مارنے کی بجائے جو تیرا حکم ہے اس کے مطابق میں عمل کر رہا ہوں. تو جب اللہ تبارک و تعالیٰ سے اس ارادے کے ساتھ رجوع کرے گا اور اس رجوع کے مطابق میاں بیوی کا تعلق قائم کرے گا, یہ تعلق بھی اس کے لیے آخرت کا ذخیرہ بنے گا. پھر اس کے بعد یہ ہے کہ اس کو اولاد, نیک اولاد کی خواہش ہونی چاہیے. اور دیکھیں, اس سے پہلے ہم نے رمضان مبارک کے حوالے سے پڑھا کہ اللہ تبارک و تعالیٰ نے فرمایا کہ فلآن باشروہن وابتغوا ما کتب اللہ لکم, کہ فرمایا کہ رمضان المبارک کے اندر رات کو پہلے پابندی, لیکن فرمایا کہ اب یہ پابندی ختم ہو گئی ہے, رمضان المبارک کی راتوں میں بھی تم باہمی تعلق قائم کر سکتے ہو, لیکن کس مقصد کے لیے؟ وابتغوا ما کتب اللہ لکم, کہ تم اس سے طلب کرو کیا, اس چیز کو جو اللہ نے تمہارے لیے لکھ دی. اولاد کے اندر کمی بیشی یہ انسان کے بس کی بات نہیں, لیکن جب نیت یہ کرے گا کہ اللہ کے میں صالح اولاد کے لیے یہ عمل کر رہا ہوں, تو اب یہ عمل بھی اس کے لیے نیکی بن جائے گی اور اس کے لیے عبادت بن جائے گی. پھر یہ بات ارشاد فرمائی کہ پھر جو اولاد پیدا ہوگی اس کو اس انداز سے تیار کرے کہ وہ اس کے لیے صدقہ جاریہ بنے. تو فرمایا کہ اللہ تبارک و تعالیٰ سے اگر ڈرتے رہو گے, اور ڈرنا پیدا ہوگا کب؟ جب یہ عقیدہ پختہ ہوگا کہ میں نے مرنے کے بعد اللہ کے حضور پیش ہونا ہے اور اپنے تمام اعمال کا اللہ کو جواب دینا ہے. تو میں جب اس عقیدے کو اختیار کرے گا تو ایمان کے اندر پختگی پیدا ہوگی, اور جب ایمان کے اندر پختگی پیدا ہوگی تو اللہ اس ایمان کی برکات سے بے شمار نعمتیں اس کو عطا فرمائیں گے. دنیا کے اندر بھی اللہ عزت عطا فرماتی ہیں کہ ایمان کی پختگی والے اور اللہ کے احکامات کی تعمیل کرنے والے دنیا کے اندر بھی معزز ہیں. دنیا کی بڑی طاقتیں ان کو مسلنے کے لیے آگے بڑھتی ہیں، لیکن آنکھوں سے ہم دیکھ رہے ہیں کہ وہی طاقتیں جن کے بارے میں یہ تصور تھا کہ ان کی طاقت اتنی ہے کہ ان کے سامنے کھڑا بھی نہیں ہوا جا سکتا، آج وہ طاقتیں جھکی ہوئی ہیں اور پاؤں کو ہاتھ لگا رہی ہیں. یہ کیا ہے؟ فرمایا یہ ایمان کی پختگی ہے. اللہ دنیا کے اندر بھی اس ایمان کی پختگی کی وجہ سے عزت عطا فرماتے ہیں اور آخرت کے اندر بھی اللہ بے شمار نعمتیں عطا فرمائیں گے. اس کے بعد اللہ تبارک و تعالیٰ نے قسم کے بارے میں یہ بات ارشاد فرمائی کہ دیکھو کہ اللہ کے نام کو غلط کاموں کے لیے استعمال مت کرو، بے ادبی مت کرو. اگر تم نے قسم اٹھائی ہے کسی ایسے کام کے بارے میں کہ جو کام جائز ہے، اور تم نے قسم کھائی ہے اس کام کی جو کام ناجائز ہے، فرمایا کہ آپ قسم پہ پختگی نہ کرو بلکہ قسم کو توڑ دو. قسم کو توڑنے کا طریقہ اس کا کفارہ ہے جو آگے سورۃ المائدہ کے اندر بیان فرمایا گیا ہے، اور جس کا خلاصہ یہ ہے کہ 10 مسکینوں کا کھانا یعنی 10 فطرانے ادا کرنے ہیں، اور اگر اتنی استطاعت نہ ہو تو پھر 3 دن کے روزے رکھنی. فرمایا کہ اللہ تبارک و تعالیٰ نے تمہیں یہ طریقہ بھی بیان فرما دیا، اور پھر قسموں کی جو قسمیں ہیں ان کے بارے میں اشارہ فرمایا جس کی تفصیل اس سے پہلے ہو چکی. پھر یہ بات ارشاد فرمائی کہ جس عورت کو ایلا کی کیفیت ہو، یعنی مرد نے قسم کھا لی کہ میں اپنی بیوی کے قریب نہیں جاؤں گا، تو یہاں اللہ نے اس کی حد مقرر کر دی. ویسے رواج یہ تھا کہ کہہ دیتے تھے میں قریب نہیں جاؤں گا، نہ بیوی کو طلاق دیتے تھے نہ بیوی سے تعلق قائم کرتے تھے، اس کو پھنسا کے رکھتے تھے. اللہ نے یہاں ضابطہ بیان فرما دیا کہ ایلا کی زیادہ سے زیادہ مدت 4 مہینے ہیں، اور اس 4 مہینے سے زیادہ کا ایلا ہو تو 4 مہینے پہ یہ خود بخود ختم ہو جائے گا، اور اگر 4 مہینے سے کم ہے تو اگر اس کمی کی خلاف ورزی کرے گا یا اس کو میں قسم کو توڑے گا تو اس سلسلے میں کفارہ ادا کرے گا. اگر نہیں کمی اس کو نہیں توڑتا، اس مدت میں اپنی قسم کو نہیں توڑتا، تو فرمایا کہ پھر اس کی صورت جو ہے وہ یہ ہے کہ کفارہ ادا نہیں کرنا پڑے گا، بیوی بھی علیحدہ نہیں ہوگی. لیکن اگر 4 مہینے اس حالت میں رہا، 4 مہینے کی قسم کھائی یا 4 مہینے اس حالت کے اندر رہا، تو بیوی کو طلاق واقع ہو جائے گی، تو لہذا اب اس کے ساتھ دوبارہ نکاح کرنا پڑے گا، دوبارہ نکاح کیا جا سکتا ہے. پھر یہ بات اللہ تبارک و تعالیٰ نے فرمایا کہ وہ عورتیں جن کو طلاق ہو گئی ان کو چاہیے کہ 3 دفعہ کے ایام میں اپنے آپ کو انتظار میں رکھیں. اور یہاں ایک ضابطہ اور بیان فرما دیا. ضابطہ یہ ہے کہ اپنی حالت کو چھپائیں نہیں. حالت کو چھپانا کیا ہے؟ کہ مرد کو حق حاصل ہے کہ عدت کے اندر رجوع کر سکتا ہے. اب عورت کی نیت کے اندر خرابی ہے تو یہ کہہ سکتی ہے کہ میرے ایام 3 دفعہ کے پورے ہو گئے ہیں، 2 دفعہ ہوئے ہیں، اور وہ کہے گی میرے 3 دفعہ کے پورے ہو گئے. اور یا یہ ہے کہ وہ مرد کی طرف رجوع کرنا چاہتی ہے، 3 دفعہ کے ایام پورے ہو گئے، اور غلط بیانی کرے کہ نہیں میرے تو ابھی 2 ہوئے ہیں. تو فرمایا کہ ایسا نہیں، جن کو اللہ پر ایمان ہے وہ یہ جھوٹ مت بولیں، صحیح صورتحال بتلا دیں. پھر اس کے اندر یہ بھی ہے کہ جو رحم کے اندر بچہ ہے اس کو بھی نہیں چھپانا، اس لیے کہ اگر چھپایا جائے گا اور دوسری جگہ نکاح کر لے تو اب یہ معلوم کیسے ہوگا کہ بچہ کس کا ہے؟ تو واقعہ یہ نسل خالص نہیں رہے گی. تو ایمان والوں کے لیے بات بھی لازم ہے کہ اپنی نسل کو خالص رکھیں. تو اس لیے وہ عورتیں جن کا اللہ پر ایمان ہے، آخرت پر ایمان ہے، انہیں چاہیے کہ غلط بیانی نہ کریں. پھر اس کے بعد اللہ تبارک و تعالیٰ نے اس رکوع کے آخر میں یہ بات ارشاد فرمائی کہ مردوں کے حقوق بھی ہیں، عورتوں کے حقوق بھی ہیں، لیکن ساتھ یہ بات بیان فرما دی کہ مردوں کو ایک لحاظ سے فوقیت حاصل ہے عورتوں کے مقابلے میں. یہاں دور حاضر کا بہت بڑا فتنہ، اس کا رد بیان فرمایا گیا ہے. دور حاضر کا بہت بڑا فتنہ کیا ہے؟ کہ مرد اور عورت میں مساوات ہے، برابری ہے، کہ جو حقوق مرد کے ہیں، جو یعنی عجیب بات ہے کہ یہ انسانیت جو عورت کو مظلوم رکھتی رہی ہے، عورتوں کے جائز حقوق بھی ادا نہیں کیے جاتے تھے، آج اسلام کی ضد کے اندر آ کر یہ مرد عورت کو برابر قرار دے رہے ہیں. فرمایا کہ حقوق مرد کے بھی ہیں، حقوق عورتوں کے بھی ہیں. مردوں کی ذمہ داری ہے کہ وہ عورتوں کے حقوق پورے کریں، اور عورتوں کی ذمہ داری ہے کہ مردوں کے حقوق پورے کریں. لیکن کیا درجات میں دونوں برابر ہیں؟ فرمایا کہ درجات میں برابر نہیں. मर्द को हाकिम की हैसियत हासिल है। अब जो जिम्मेदारियां बयान फरमाई गई वो क्या है? कमाने की जिम्मेदारी मर्द की है और घरेलू उमूर की जिम्मेदारी औरत की है। जब औरत बाहर निकलेगी कमाने के लिए कि मजबूरी की हालत है तो अल्लाह तबारक व तआला माफ फरमाए, लेकिन यह है कि अगर माहौल ऐसा बन जाए कि जी बराबरी की हैसियत है, मर्द भी कमाएगा दफ्तर में जाएगा औरत भी जाएगी, इसके अंदर कितनी कबाहतें पैदा होंगी। अगर मखलूत माहौल है कि एक दफ्तर के अंदर औरत भी है और मर्द भी है तो किस कदर बाहमी खराबियां पैदा होंगी। और फिर उसके साथ ये बात भी काबिले गौर है कि जब औरत भी कमाने गई है मर्द भी कमाने गया है तो औलाद की तरबियत कौन करेगा? औलाद हवाले की जाएगी मुलाजमीन के, नौकरों के। नतीजा ये होगा कि औलाद के अखलाक बिगड़ेंगे। तो जिस मियार का आदमी होता है उसका अखलाक का मियार भी वही होता है। तो इसलिए फरमाया कि औरतों की जिम्मेदारी यह है कि वो घरेलू उमूर को अंजाम दें और मर्दों की जिम्मेदारी यह है कि वो अखराजात की जिम्मेदारी को पूरा करें। तो मर्दों के हुकूक भी बयान फरमा दिए अल्लाह तबारक व तआला ने और औरतों के हुकूक भी बयान फरमा दिए। औरतों की जिम्मेदारियां भी बयान फरमा दी, मर्दों की जिम्मेदारियां भी बयान फरमा दी। अब फरमाया कि इन जिम्मेदारियों को अदा करना है और मर्द को अल्लाह ने फौकियत दी है। अब यहाँ ज़ाब्ते के मुताबिक ये बात इरशाद फरमाई, आगे दो सिफतें आखिर में बयान फरमाई। एक सिफत अल्लाह तबारक व तआला की अजीज बयान फरमाई। अजीज वह है जो नहायत ज़बरदस्त है, जो चाहे वो करे। इन तुअज़्ज़िब हूँ फ़इन्नहुम इबादुक वइन तग़फ़िर लहुम फ़इन्नका अंतल अज़ीज़ुल हकीम। कि हज़रत ईसा अलैहि नबीइना अलैहिस्सलाम की क़यामत के दिन ये बात कहेंगे कि ऐ अल्लाह, कि अगर तुम इनको अजाब दें, मेरी उम्मत को अजाब दें, तो तेरे बंदे हैं, तू मालिक है, और अगर तू इनको माफ़ कर दे तो भी तू ज़बरदस्त है, कोई तुझसे पूछ नहीं सकता। तो अज़ीज़ वो ज़बरदस्त जिससे पूछा ना जा सके, सवाल ना किया जा सके। और कुरान मजीद में अल्लाह ने फरमाया कि अल्लाह वो है कि जिससे पूछा नहीं जा सकता, और अल्लाह वो है जो सबसे पूछने का इख्तियार रखता है। तो यहाँ फरमाया कि अजीज़ अल्लाह अजीज़ है, नहायत ज़बरदस्त है, अल्लाह को हक हासिल है, जो हुक्म देना चाहे वो दे सकता है, किसी को एतराज़ का हक हासिल नहीं। लेकिन फरमाया कि अल्लाह तबारक व तआला हकीम भी है, कि उसके हुक्म के अंदर हिकमत है, और ये हिकमत क्या है? तुम्हारे लिए फ़ायदा है, रहमत है। अगर अल्लाह ने ये इख्तियार औरत को दे दिया होता कि औरत तलाक देती तो शायद ही कोई घराना होता जो आबाद होता। तो फरमाया कि अल्लाह तबारक व तआला ने मर्द को इसका इख्तियार दिया है और मर्द को अल्लाह तआला ने फौकियत अता फरमाई। अब इसके अंदर कितनी हिकमतें हैं तो ये आगे कुरान मजीद में मुख्तलिफ मकामात पर ये बातें आएंगी। अब इसके बाद अल्लाह तबारक व तआला ने तलाक का हुक्म बयान फरमाया है। फरमाया कि अलहदगी, इस अलहदगी को तलाक कहते हैं। और तलाक क्या है? नबी अलैहिस्सलाम के इरशाद के मुताबिक, इरशाद गिरामी के मुताबिक, हलाल बातों में से सबसे ज़्यादा नापसंदीदा बात जो है वो तलाक है। कि निकाह क्यों किया जाता है? निकाह इसलिए है कि हमने हमेशा एक दूसरे के साथ रहना है, और फिर एक दूसरे के साथ यहाँ दुनिया में नहीं रहना बल्कि आखिरत के अंदर भी, जन्नत में भी हमने एक दूसरे के साथ रहना है। ये है निकाह का मकसूद, कि दो जहनों का, दो वजूदों का एक हो जाना, कि जहनी हम आहंगी हो। इसलिए फरमाया कि मुशरिक मर्द और मुशरिक औरत से निकाह नहीं, काफिर मर्द और काफिर औरत से निकाह नहीं, क्योंकि जहनी हम आहंगी नहीं होगी। अब जब जहनी हम आहंगी नहीं होगी, और ये देखें कि थोड़ी सी नजासत ज़्यादा पाकीजगी को भी नजासत बना देती है। आपके पास दूध है, 10 किलो दूध पड़ा हुआ है, पेशाब के 2-3 कतरे पूरे दूध को नापाक करने के लिए काफ़ी हैं। और यह पूरा दूध अगर पेशाब के 10 कतरों में डाल दिया जाए तो यह दूध पाक उसको कर लेगा? नहीं करेगा, बल्कि दूध नापाक हो जाएगा। तो इसलिए फरमाया कि ये नजासत जो कुफ्र और शिर्क की नजासत है, ये सबसे शदीद नजासत है। इससे अपने आप को बचाना है और इसके असरात से अपने आप को महफूज रखना है। अब ये कि तलाक जो है एक ज़रूरत भी है। हो सकता है कि मिजाजों में हम आहंगी ना हो। जब मिजाजों में हम आहंगी ना हो तो मारपीट का निज़ाम, ज़ुल्म व तशद्दुद का निज़ाम, लड़ाई और फसाद का निज़ाम, और उससे अपने आप को बचाना है तो उसके लिए तलाक का कानून रखा गया। और अरब में तरीका उस वक्त ये था कि तलाक देते थे फिर रुजू कर लेते थे, फिर तलाक देते थे फिर रुजू कर लेते थे। इज्जत के अंदर रुजू कर लिया तो इस तरीके से न बीवी को आज़ाद करते थे और ना उसको बतौर बीवी के रखते थे। तो इस तरह ज़हनी अज़ियत देना मकसूद था। तो अल्लाह तबारक व तआला ने इस बात की तालीम फरमाई कि किसी को ज़हनी अज़ियत मत, किसी को ज़हनी अज़ियत में मत रखो। तो यहाँ अल्लाह ने हद मुकर्रर फरमा दी। पहले तो ये था कि 100-100 बार तलाक दी जाती थी, तलाक दी फिर इद्दत के अंदर रुजू कर लिया। और रुजू करने का तरीका क्या है? रुजू करने के मुख्तलिफ तरीके हैं कि ऐलान कर दें कि मैंने जो तलाक दी थी मैं वापस ले रहा हूँ, उसके जिस्म को हाथ लगा दे या उसको अपने साथ अलहदा ले जाए, जितनी भी सूरतें हो सकती हैं। तो इसमें कई सूरतें, तो इस अंदाज से वो बीवी को तलाक भी देते थे। तलाक देने के बाद फिर इद्दत के दरमियान रुजू कर लेते थे, हमने तलाक दी है, गलती की है, मैं रुजू करता हूँ। फिर उसके बाद फिर तलाक दे, फिर रुजू कर लिया। तो 100-100 बार ऐसा करते थे। तो अल्लाह ने यहाँ हद मुकर्रर फरमा दी। हद मुकर्रर फरमाई, फरमाया अब तलाक, तलाक जो है मर्रतान, दो बार बस। रुजू का इख्तियार दो तलाकों के अंदर है, अगर तीसरी तलाक दे दी तो फिर रुजू का इख्तियार बाकी नहीं रहेगा। क्योंकि इससे पहले अल्लाह तबारक व तआला ने फरमाया कि मर्द को हक हासिल है, क्या किस बात का, कि वो इद्दत के दौरान अपनी औरत को वापस ले सकता है। अब औरत के लिए यह है कि इनकार ना करे, ना औरत को इनकार करना चाहिए और ना उसके सरपरस्तों को इनकार करना चाहिए। अब मर्द के लिए यह है कि यह अल्लाह ने शर्त बयान फरमा दी कि मर्द रुजू करे, मगर शर्त यह है कि मर्द की नीयत बेहतरी की हो, अज़ियत की ना हो। इस्लाह, इस्लाह का लफ्ज़ अल्लाह ने बयान फरमाया कि मर्द की नीयत बेहतरी की हो, अज़ियत की ना हो। फरमाया कि अगर अज़ियत की नीयत से करेगा तो अल्लाह के अज़ाब का मुस्तहिक होगा। तो लिहाजा अज़ियत की नीयत ना हो, बल्कि खैरखाई की, इस्लाह की नीयत हो कि मैंने आबाद करना है। अब यहाँ भी अल्लाह तबारक व तआला ने हद मुकर्रर फरमा दी, तलाक मर्रतान। यहाँ तलाकान नहीं फरमाया कि दो दफ़ा की तलाक, नहीं, तलाक मर्रतान का लफ्ज़ इस्तेमाल फरमाया। क्यों? इसलिए कि मर्रतान का फरमाया, इसके अंदर इशारा है कि एक तलाक दी है, एक तलाक देने के बाद दूसरी तलाक अरसे दराज के बाद दी है तो भी पहली तलाक शुमार होगी। इसलिए यहाँ लफ्ज़ मर्रतान इस्तेमाल फरमाया कि हज़रत मैंने तो 10 साल पहले एक तलाक दी थी, वो ख़त्म हो गई, उसके बाद मैंने रुजू कर लिया, अब दूसरी दफ़ा तलाक दे रहा हूँ। नहीं, अल्लाह फरमाते हैं कि चाहे कितनी अरसे के बाद भी तलाक दोगे तो तलाक जो पहले वाली है वो शुमार होगी। अब ये दूसरी तलाक होगी, ये पहली तलाक नहीं होगी। अब दो तलाकों के बाद रुजू हो सकते हैं, तीसरी तलाक के बाद रुजू नहीं हो सकता। तो ये अल्लाह तबारक व तआला ने यहाँ ज़ाब्ता बयान फरमाया। तो यहाँ तलाक मर्रतान है, इसमें ज़हन में रखेंगे। आगे तीसरी तलाक के लिए फ़ैन तल्ला कहा है, तो इसके अंदर फ़र्क क्या है ये इंशाल्लाह इसकी वजाहत इंशाल्लाह होगी। तो यहाँ अल्लाह ताला ने फरमाया कि तलाक मर्रतान, तलाक जो है वो दो बार की है। फ़इमसाकुन बिमारूफिन, फ़इमसाकुन पस रोक लेना, बिमारूफिन दस्तूर के मुताबिक, औ तसरीहुन या छोड़ देना, बे एहसान एहसान के साथ। अब यहाँ दो सूरतें कि तलाक दे दी है बीवी को, अब जब तलाक दे दी है अब रुजू करना चाहता है या नहीं करना चाहता, तो मैं दो सूरतें, उसको फंसा के मत रखो, अजियत में मत रखो। अब दो सूरतें इख्तियार करो। यहाँ देखें आप, यहाँ फा है, फा इमसाकुम बिमारूफिन, इस हालत में ज़्यादा ना रखो, रुजू करना है तो इद्दत के अंदर फौरी तौर पर रुजू करो। इमसाक के मानी होते हैं किसी को रोकना, कि रोक लेना है बिमारूफिन दस्तूर के मुताबिक, यानी अच्छे तरीके से, अजियत के लिए नहीं, कि जुल्म तशद्दुद के लिए नहीं। औ या, अगर तुम नहीं रखना चाहते तो उसको फंसा के मत रखो। औ या तसरीहुन, सर्रहा युसर्रिहु तसरीहन के मानी होते हैं आज़ाद करना। औ तसरीहुन, या तुम आज़ाद कर दो, बी एहसान एहसान के साथ, कि अलहदगी भी आसान तरीके के साथ होनी चाहिए और अजियत की हैसियत कैफियत में नहीं होनी चाहिए। और फरमाया कि वला यहिल्लु लकुम, नहीं हलाल तुम्हारे लिए, अंता खुजू, के तुम लो, मिम्मा उसमें से जो, आतई तुमो हुन्ना शैयान, आतई तुमो हुन्ना, तुमने दिया उनको शैयान कुछ भी, कि जो तुमने बीवी को मेहर दिया है, अब उसके लिए बहाने मत तलाश करो कि इसका मेहर मैं वापस लूँ। फरमाया कि तुम्हारे लिए हलाल नहीं कि तुम अपने दिए हुए मेहर में से कोई चीज़ भी, कुछ भी, शैयान, मामूली मिकदार भी उसमें से लेना तुम्हारे लिए जायज नहीं कि उसमें मैं तशद्दुद करूं, जुल्म करूं और उसको फंसा के रखूं कि वो मुतालबा करे तलाक का और मैं मुतालबा करूं कि मैंने मेहर नहीं देना, तो लिहाजा मेहर भी नहीं देना और मजीद मैंने ये भी तुमसे लेना है, तो इस किस्म का मुतालबा करना फरमाया ये जुल्म अजीम है, तो ऐसा ना करो। या तो उसको सही अंदाज से आबाद करो, अगर सही अंदाज से आबाद नहीं करना तो उसको फंसा के मत रखो, उसको फौरन जो है वो आज़ाद कर दो, और ये आज़ाद करना भी एहसान अच्छे तरीके के साथ होना चाहिए। फरमाया इल्ला यखाफा, हाँ अगर अलहदगी करना है तो कब अलहदगी होगी, इल्ला मगर ये कि यखाफा कि वह दोनों खौफ रखते हैं मियाँ बीवी, कि अल्लाह का खौफ रखते हैं कि मैं अपने शोहर के हकूक अदा नहीं कर सकती, और शोहर भी यह खौफ रखता है कि मैं इस बीवी के हकूक अदा नहीं कर सकता, कि दोनों इस बात का खौफ रखते हैं अल्लाह यकीमा के वो कायम नहीं रखेंगे हुदूद अल्लाह अल्लाह की हदों, कि हम अल्लाह की हदों को कायम नहीं रख सकते, मेरा रुझान नहीं इसकी तरफ, और बीवी जानती है कि मेरा रुझान नहीं शोहर की तरफ। जब मियां बीवी का एक दूसरा रुझान नहीं है तो भाई फंसा के मत रखो, फिर उस वक्त क्या किया जाए, अलहदगी इख्तियार कर ली जाए, और ये अलहदगी अच्छे तरीके से होनी चाहिए। फिर ये बात उनसे बयान फरमाते, अब अल्लाह तबारक व तआला ने तमाम मुआशरे के अफराद से खिताब फरमाया, फरमाया फ़ैन खिफ्तुम, पस अगर तुम खौफ रखो अल्लाह यकीमा हुदूद अल्लाह कि वह दोनों कायम नहीं रखेंगे अल्लाह की हदों को, फला जुनाह पस नहीं कोई गुनाह अलैहिमा दोनों पर, फीमा इसमें कि इफ्तदत भी ही कि औरत फिदिया में दे दे इसको, क्या वो औरत फिदिया अदा करे, कि फिदिया अदा क्या करना है कि अपने मेहर से दस्तबरदार हो जाए, कब कि जब के बगैर वजह के अलहदगी चाहती हो, ये एक बुनियादी मसला है, इसको ज़हन में शेष फरमा लिया जाए। एक ये है कि शोहर का अखलाक दुस्त नहीं, शोहर उस पर जुल्म तशद्दुद करता है, दो शोहर की उस पर तवज्जो नहीं, किसी वजह पे औरत अलहदा होना चाहती है तो मेहर नहीं छोड़ेगी, शोहर मेहर अदा करेगा। अगर औरत बगैर किसी वजह के छोड़ना चाहती है तो फिर उसके लिए है कि वो मेहर से दस्तबरदार होगी। ये बुनियादी फ़र्क ज़हन में रखें कि मेहर उससे हमने नहीं लेना, कब लेना है कि जब औरत बगैर वजह के, नबी अलैहिस्सलाम में ये तफसीर इंशाअल्लाह कल आएगी कि नबी अलैहिस्सलाम की खिदमत आलिया में एक सहाबिया रज़ी अल्लाह अन्हा हाज़िर हूँ, कहा कि हज़रत मैं अपने शोहर के साथ रहना नहीं चाहती। नबी अलैहिस्सलाम ने फरमाया क्या वो तेरे हुकूक अदा नहीं करता, कि हज़रत हुकूक अदा करने में ये बहुत बेहतर है, पूरे हुकूक अदा करता है, हर लिहाज के हुकूक अदा करता है, माली हुकूक भी अदा करता है, जिस्मानी हुकूक भी अदा करता है। फरमाया क्या इसका अखलाक अच्छा नहीं, फरमाया हज़रत अखलाक में भी बहुत उम्दा है, तो फरमाया फिर क्यों इसको छोड़ना चाहती, कहा कि हज़रत मैं इसलिए छोड़ना चाहती हूँ कि मैंने देखा कि ये अपने साथियों के साथ आ रहा था लेकिन उनमें ये कबूल सूरत था, मतलब कि ऐसी सूरत थी कि जो मुकाबले में बेहतर नहीं थी, तो मेरे दिल में इसकी वो मोहब्बत वाली कैफियत बाकी नहीं रही, तो मैं ये महसूस करती हूँ कि जब दिल में वो मोहब्बत वाली कैफियत नहीं रही तो मैं इसके हुकूक अदा नहीं कर सकूँगी, तो इसलिए मैं इससे अलहदगी चाहती हूँ। अब यहाँ वजह मौजूद नहीं कि औरत जो है वो तभी रुझान की वजह से अलहदगी चाहती है, तो हज़रत ने फरमाया कि क्या तुम मेहर जो है उसने बाप तुम्हें मेहर में दिया है, क्या ये बाप उसको वापस दे दोगे। खातून ने कहा कि हज़रत मैं बाप भी दे दूंगी, मजीद अगर ये मुतालबा करेगा मैं वो भी दूंगी। फरमाया नहीं, मजीद मुतालबा तो नाजायज़ है, हाँ अलबत्त क्योंकि तुम चाहती हो अपनी तबीयत की वजह से, कोई माकूल वजह नहीं है, तबीयत चाहती हो तो इसलिए तुम्हें मेहर छोड़ना पड़ेगा, उनका मैं छोड़ने को तैयार हूँ। तो ये अल्लाह ने यहाँ ज़ाबता बयान फरमाया कि अगर औरत बग़ैर वजह के अलहदगी चाहती है तो मेहर से मेहर को बतौर फिदिया के अदा करेगी, और अगर वजह मौजूद है अलहदगी चाह रही है मर्द के जुल्म व तशद्दुद की वजह से, उसके रवैये की वजह से, हुकूक अदा न करने की वजह से, अखराजात न देने की वजह से अगर अलहदगी अदा करना चाहती है तो फिर मेहर से दस्तबरदार नहीं होगी, और मर्द के लिए ये मेहर का रोकना और इसके लिए उसको तशद्दुद में रखना, अजियत देना और तलाक देने से गुरेज करना कि पहले तुम हक मेहर जो है वो छोड़ो फिर मैं तलाक दूंगा, तो ये जुल्म अजीम में इसका शुमार होगा। बाकी तफसीलात इंशाअल्लाह कल होंगी। अल्लाह मुझे भी आपको भी सही फहम सही अमल की तौफीक अता फरमा दे। वाखुद्दावान।